चले दानी मनाउने मन छ यो दिल गिरानी चले बानी मनाउने मन छ यो दिल गिरानी मलाई त नक्कले कान्छेले कोही काले आई लभ यु भन्छे मेरो नियो मले सुतै सिम्पल यु भन्दै दिमन्छ हाँसिलो मुहार चञ्चले बानी मनाउने मन छ यो दिल गिरानी मलाई त नक्कले कान्छे I love you, manche. Mero ni yo male su tukai. Simple yo hangyo di mancha. Malay ka nakale kanchile. Koi kale I love you, manche. Mero ni yo male su tukai. Simple yo hangyo di mancha. Mero ni yo male su tukai. Simple yo hangyo di mancha. Simple. देखे उनलाई आई हुन्छु म पागल मोहनी रूपा खैमा गाजा नदेखे उनलाई हुन्छु म पागल मलाई त नक्कली कान्छीले ओइ काले आई लभ यु भन्छे मेरो नियो मनले मोहनी रूपा खैमा गाजा नदेखे उनलाई हुन्छु म पागल मलाई त नक्कली कान्छीले ओइ काले आई लभ यु भन्छे मेरो नियो मनले सुटाउँदै सिम्पल यु भन्दै दिमन्छ मलाई त नक्कली कान्छीले ओइ काले आई लभ यु भन्छे मेरो नियो मनले सुटाउँदै सिम्पल मेरो नियो मनले सुटाउँदै सिम्पल यु भन्दै दिमन्छ Simple. डोली मनको लगाइदेऊ सानो टुङ्गो जीवनको मेटाइदेऊ भन्छु फुल डोली मनको लगाइदेऊ सानो टुङ्गो जीवनको मलाई त नक्कली कान्छीले ओइ काले आई लभ यु भन्छ मेरो नियो मनले मेटाइदेऊ भन्छु फुलडुली मनको लगाइदेऊ सानो टुङ्गो जीवनको मलाई त नक्कली कान्छीले ओइ काले आई लभ यु भन्छ मेरो नियो मनले मलाई त नक्कली कान्छीले ओइ काले आई लभ यु भन्छ मेरो नियो मनले मेरो नियो मनले Simple.